डोला डोला हाथ मा मेहंदी भरी छो तिमले आखा आखा जुधाउन डिग्री गरी छो तिम्रा डोला डोला हाथ मा मेहंदी भरी छो तिमले आखा आखा जुधाउन डिग्री गरी छो हिजो अस्ति देख्दा बच्चै जस्तो लाग्थ्यो पीरती को खेलमा कच्चै जस्तो लाग्थ्यो आज देख्दा लौन नि हलक्कै बढी छौ हो तिम्रा डोला डोला हातमा मेहन्दी भरी छौ हो तिमले आँखा आँखा जुधाउन डिग्री गरी छौ हो तिम्रा डोला डोला हातमा मेहन्दी भरी छौ हो तिमले आँखा आँखा जुधाउन डिग्री गरी छौ डोला डोला हातमा मेहन्दी भरी छौ तिमले आँखा आँखा सुधाउन डिग्री गरी छौ तिम्रा डोला डोला हातमा मेहन्दी भरी छौ तिमले आँखा आँखा सुधाउन डिग्री गरी छौ हिजो अस्ति देख्दा बच्चै जस्तो लाग्थ्यो पीरतीको खेलमा बच्चै जस्तो लाग्थ्यो आज देख्दा लौन नि हलक्कै बढी छौ तिम्रा डोला डोला हातमा मेहन्दी भरी छौ तिमले आँखा आँखा सुधाउन डिग्री गरी छौ